नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। नेपाल निजामती कर्मचारी युनियनको 60 राष्ट्रिय महाधिवेशन आजदेखि रत्नगरमा शुरू हुँदै अधिवेशनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने। नेपाल विद्युत प्राधिकरणको बग्यौता रकम 4 अर्ब, कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने तयारी। नस्ल सुधार कार्यक्रमले भैंसीको उत्पादन र उत्पादकत्व बढ़्यो। पूर्वी युक्रेनमा आज स्वतन्त्रताका लागि जनमत संग्रह हुँदै र आईपीएलमा पंजाब र कोलकाता तथा राजस्थान र बेंगलोर तथा र इंग्लिश प्रिमियर लीगको सिजन आज सकिँदै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। नेपाल निजामती कर्मचारी युनियनको 60 राष्ट्रिय महाधिवेशन आजदेखि पूर्वी चितवनको रत्नगरमा शुरू हुँदैछ। रत्नगर स्थित होटल स्टार ब्याङ्केटमा हुने महाधिवेशनको एक समारोहका बीच प्रधानमन्त्री सुशील कोइरालाले मध्याह 12 बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनलाई पूर्व प्रधानमन्त्री एवं कंग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, कंग्रेस उपसभापति रामचन्द्र पौडेल, भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि लगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको। वैशाख 30 गते सकिने महाधिवेशनले आगामी 3 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनले 70 जना सदस्य निर्वाचित गर्नेछ भने 5 जना मनोनित हुनेछन्। महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी करिब 1000 जनाको सहभागिता रहने युनियनका केन्द्रीय अध्यक्ष सुबोध कुमार देवकोटाले जानकारी दिनुभयो। अधिवेशनले नयाँ नीति तथा कार्यक्रम सांगठनिक प्रतिवेदन पारित गर्नेछ। महाधिवेशनमा सहभागी प्रतिनिधि र पर्यवेक्षकका लागि रत्नगर र सौरामा खाना बस्नको व्यवस्था मिलाएको युनियन चितवनका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो। महाधिवेशनका लागि करिब 60-80 लाखसम्म खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। अघिल्लो संविधान सभाका विवादित विषय आज संविधान सभामा पेश हुने भएका छन्। संवैधानिक अभिलेख अध्ययन तथा निर्गुल समितिले आज उपसमितिले पेश गरेको सहमति र विवादको सूचीलाई छलफल गरी संविधान सभामा पठाउनेछ। समितिको पुनः बैठक दिउँसो 2 बजे बोलाइएको छ। अघिल्लो संविधान सभामा भएको सहमति वा असहमतिका विषयलाई संवैधानिक अभिलेख अध्ययन तथा निर्गुल समितिको उपसमितिले सूत्रबद्ध गरेर समितिमा पेश गरेको छ। संविधान सभा नियमावली 2070 नियम 66 बमोजिम संविधान सभामा रहेको निर्गुल समितिले अघिल्लो संविधान सभाले गरेको तयार पारेको दस्तावेज अध्ययन गरी सहमति वा असहमतिका विषय निर्गुल गरेको हो। निर्गुल गरेका विषयलाई आज बस्ने समितिको पूर्ण बैठकमा सामान्य छलफल गरिने र संविधान सभामा पठाइने उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो। सहमति भएका विषयलाई मसिदा समितिमा पठाउने र असहमति कायम भएका विषयलाई राजनीतिक सम्वाद समितिमा पठाइनेछ। सैनिक अदालतले गरेको निर्णय उप पुनरावेदन सुन्नका लागि संघीय सर्वोच्च अदालतको न्यायाधीशको अध्यक्षतामा एक सैनिक विशेष अदालत गठन गर्ने, न्याय प्रशासन वा व्यवस्थापन सम्बन्धी विषयमा निरीक्षण सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने विषय पनि यसअघि नै दलहरूबीचमा सहमति भएको छ। संवैधानिक अदालत रहने वा नरहने, त्यसको काम कर्तव्य र अधिकार के रहने, न्यायाधीशको पुनः नियुक्ति गर्ने वा नगर्ने लगायतका विषयमा दलहरूबीच यसअघि सहमति हुन सकेको थिएन। संविधान सभाको बैठक 30 गतेका लागि बोलाइएको छ। संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संविधान सभा सञ्चालनको आवश्यक प्रक्रिया तय गरिनेछ। नेपाल विद्युत प्राधिकरणको उठ्न बाँकी महसुल 4 अर्ब रूपियाँको हाराहारीमा पुगेको छ। गएको माघ मसान्तसम्म 3 अर्ब 75 करोड़ रूपियाँ विद्युत महसुल उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। यो रकम प्राधिकरणको वार्षिक आयको झण्डै 15% हो। बक्यता मध्ये 64 करोड़ 82 लाख रूपियाँ लामो समयदेखि महसुल नबुझाएर कालो सूचीमा परेका 33,660 ग्राहकबाट असुल्न बाँकी छ। वर्षौंदेखिको बक्यता असुलीका लागि पटक पटक ताकेता गरे पनि महसुल असुली हुन नसकेको भन्दै

विदेशका समाचार। पूर्वी युक्रेनमा आज स्वतन्त्रताका लागि जनमत संग्रह हुँदैछ। जनमत संग्रहमा मतदातालाई उनीहरू स्वतन्त्र जनगणतन्त्र स्थापनाको पक्षमा छन् वा छैनन् भन्ने प्रश्न गरिनेछ। यसलाई धेरैले रसियासँग मिलान हुने पूर्व कार्यको रूपमा लिएका छन्। दुई क्षेत्र डोनेक्स तथा लुगान्समा जनमत संग्रह हुन लागेको हो। यी दुई क्षेत्रले जनमत संग्रहपछि रसियामा समावेश हुने विश्वास पश्चिमी मुलुकले गरेका छन्। शीतयुद्धपछि मस्को र पश्चिमी मुलुक बीचको सम्बन्ध सबैभन्दा तनावपूर्ण बनेको छ र मतदानपछि यो अवस्था अझै नराम्रो हुने अनुमान गरिएको छ। युक्रेनको केही भूभाग टुक्रिएर रूसमा विलय हुने घोषणा गरेपछि त्यहाँ हिंसात्मक घटनाहरू बढ्दै गएका छन्। खेल समाचार। चितवनको सौराहामा जारी गैंडा कप फुटबलमा आज मकवानपुर र माडीबीच प्रतिस्पर्धा हुँदैछ। दिउँसो 3 बजेपछि बागमा र सामुदायिक वनको चौरमोहनी प्रतियोगितामा एफसी इन्टरनेट मकवानपुर र स्टार स्पोर्ट्स क्लब माडीबीच प्रतिस्पर्धा हुन लागेको हो। प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा हरदिवा समाज भण्डाराले रामपुर फुटबल क्लबलाई पराजित गरेको थियो। उता इंग्लिस प्रिमियर लीग सिजन आज सकिँदैछ, जसमा लिभरपुल भन्दा म्यान्चेस्टर सिटी उपाधिको दावेदार देखिएको छ। घरेलु मैदानमा वेस्टह्यामसँग कम्तीमा बराबरी खेले सिटी च्याम्पियन बनेछ। सिटीले हारेको र न्यूक्यासललाई पराजित गर्न सकेको अवस्थामा भने लिभरपुल 1990 पहिलो पटक च्याम्पियन बन्नेछ। चेल्सीसँगको हार र क्रिस्टल प्यालेससँगको बराबरी लिभरपुलका लागि उपाधि ओढमा ठूलो धक्का थियो। अन्तिम खेल खेल्न बाँकी छँदा सिटीको 83 अङ्क छ, लिभरपुलको 81 अङ्क छ। लिभरपुल पराजित भएको अवस्थामा भने सिटी वेस्टह्यामसँग पराजित भएपछि विजेता बन्नेछ। लिभरपुल हारेको अवस्थामा जित हात पार्न सके चेल्सी उपविजेता बन्नेछ। म्यान्चेस्टर सिटी उपाधिको मुख्य दावेदार बन्दा चिर प्रतिद्वन्दी म्यान्चेस्टर युनाइटेड भने बढ़ीमा शीर्ष 6 आउने अवस्थामा छ। यो उसको 1991 अहिलेसम्मकै खराब सिजन हुनेछ। 1995 पहिलो पटक च्याम्पियन्स लीग खेल्नबाट वञ्चित भएको युनाइटेडले युरोपा लीग खेल्ने पनि अझ निश्चित छैन। यसका लागि उसले साउथ ह्याम्प्टनलाई हराएर मात्र पुग्दैन, टोटेनह्यामले एस्टन भिल्लासँगको खेल गुमाउनु पर्नेछ। शीर्ष 4 बनाएको आर्सेनललाई हराए पनि नर्विच रेलिगेशनमा पर्ने पक्का छ। जीतका साथ प्रिमियर लीगबाट विदा लिनेछ कार्डिफ र फुलह्याम, यसअघि नै रेलिगेशनमा परिसकेका छन्। उता इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पनि 2 खेल हुँदैछ। अपरान्ह 4:15 हुने पहिलो खेलमा 5 स्थानमा रहेको कोलकाता नाइट राइडर्सले शीर्ष स्थानको किङ्स इलेभेन पंजाबको सामना गर्नेछ। पंजाबले 8 खेलबाट 14 अङ्क जोडेको छ भने समान खेल खेलेको कोलकाताको 6 अङ्क छ। आजको खेलमा कोलकाता जित हात पार्दै 4 स्थानमा उक्लने कोशिशमा रहँदा पंजाब शीर्ष स्थानमा रहने प्रयासमा हुनेछ। त्यस्तै बेलुका 8:00 हुने दोस्रो खेलमा तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र 6 स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर बीच प्रतिस्पर्धा हुनेछ। नेपाल निजामती कर्मचारी युनियनको 6 राष्ट्रिय महाधिवेशन आजदेखि रत्नगरमा शुरू हुँदै अधिवेशनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने। नेपाल विद्युत प्राधिकरणको बग्यता रकम 4 अर्ब, कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने तयारी। नस्ल सुधार कार्यक्रमले भैंसीको उत्पादन र उत्पादकत्व बढ़्यो। पूर्वी युक्रेनमा आज स्वतन्त्रताका लागि जनमत संग्रह हुँदै आईपीएलमा पंजाब र कोलकाता तथा राजस्थान र बेंगलोर भेट्दै इंग्लिश प्रिमियर लीग सिजन आज सकिने। अवस्त बिहान 10 बजेको अर्पण समाचार सचियो ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रंग रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस 2 गर्न पाइने, साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि, मोबाइल 98452146174।